کہ ایسا نہیں ہاتھ اٹھانا چاہیے, ٹھیک ہے, اس بات کا خیال ہے. اب وہ کام جو نماز کو باطل کر دیتے ہیں, خراب کر دیتے ہیں, بیکار کر دیتے ہیں, کمزور کر دیتے ہیں, مقصد کو ختم کر دیتے ہیں اس کی, وہ کام بھی, یہ تو ناپسندیدہ کام تھے, نہیں کرنا چاہیے نماز میں یہ سب. اب وہ کام جو اس طرح کرتے ہیں جن کے بارے میں کثرت سے لوگ سوال کرتے ہیں, غلط فہمیاں ہوتی اور لوگ دھڑلے سے اس پہ عمل کر رہے ہیں, وہ کام آپ کے سامنے رکھتا ہوں. نماز کا کوئی رکن چھوٹ جائے, ٹھیک ہے, بشرط یہ کہ فوراً یاد آ جائے یا نماز میں یاد آ جائے, ٹھیک, اس سے نماز باطل. نماز کا کوئی رکن نماز کی حالت میں آپ بھول جائے, نماز میں یاد آ گیا, ایک رکعت شاید بھول گئے, شک ہو رہا کہ فلاں کیا, تو آپ نے سجدے سہو کر لیا, یا پھر واقعے میں چھوٹا حقیقت میں اور آپ نے سجدے سہو کر لیا, یا پھر چھوٹ گیا, جیسا کہ آپ نے تین رکعت پڑھ کے سلام پھیر دیا, کوئی پیچھے سے آیا کہا بھائی صاحب وہ تین رکعت ہی ہوئی, تو آپ پھر گئے اور رکعت باندھ کے پھر کھڑے ہو گئے, ٹھیک ہے, سمجھا. تو یہ تو ٹھیک, یہ ٹھیک ہے, اس لیے کہ یہاں سجدے سہو ہو جائیں گا, لیکن اس سے ہٹ کر کوئی اگر آپ نے سمجھ لیجیے مثال کے طور پر وہ بھول ہی گئے, سجدے سہو بھی نہیں ہو, اور کسی نے کہا کہ آپ نے تو تین رکعت پڑھی اور بہت دیر ہو گئی, سمجھ لیجئے آپ چلے گئے, بات چیت چل رہی ہے, زیادہ دیر ہونے کے بعد آپ کو تو نماز باطل ہے, آپ کو نماز کو پھر سے دہرانا پڑے گا, وہ نماز نہیں ہوئی آپ کی, ٹھیک. تو نماز میں کوئی ایسا رکن جو چھوٹ جائے یا بہت لمبا عرصہ گزر جائے پڑھ کے, تو نماز اس سے باطل ہو جاتی ہے, آپ کو نماز دہرانا ہے. ہاں, نماز میں یاد آ جائے یا شک ہو تو سجدے سہو اس کو انشاءاللہ کفایت کر جاتا ہے, لیکن بعد میں وہ کرنا پڑے گا. اس لیے کہ آپ صلی اللہ علیہ وسلم نے ایک شخص کو دیکھا جو بغیر اطمینان کے نماز پڑھ رہا تھا, اس کی نماز میں کوئی کمی نہیں تھی, نہ وہ چار کے بدلے تین یا دو کے بدلے ایک بھی نہیں پڑھ رہا تھا, یا رکوع سجدے چھوڑ بھی نہیں رہا تھا, صرف بے اطمینانی کی وجہ سے. آپ نے کیا فرمایا معلوم, اس کو حدیث کے الفاظ صحیح مسلم کی روایت ہے, آپ نے فرمایا ارجع فصلی فإنک لم تصلی, جا واپس نماز پڑھ, تو نے نماز نہیں پڑھی. حدیث میں آتا ہے ایک شخص آیا, رکعت باندھی اور اس کے بعد نماز پڑھی اور آ کے آپ سے ان کو سلام کیا, آپ نے کہا وعلیکم السلام, تیری نماز نہیں ہوئی. وہ پھر گیا, پھر کھڑا ہوا دو رکعت پڑھی, پھر آیا کہا السلام علیکم, آپ نے کہا تیری نماز نہیں ہوئی. وہ پھر گیا, پھر دو رکعت پڑھ کے آیا, پھر کہا السلام علیکم, آپ نے کہا وعلیکم السلام, تیری نماز نہیں ہوئی. اس نے کہا اللہ کے رسول, اس سے اچھی نماز میں نہیں پڑھ سکتا. پھر آپ نے کہا جب تو نماز کے لیے کھڑا ہو تو تکبیر کہیں, ہاتھ بان, فاتحۃ الکتاب قرآن سورہ فاتحہ پڑھ, اور جو قرآن آسان ہو اسے پڑھ, اس کے بعد اللہ اکبر کہہ کے رکوع میں جا, اتنے دیر رکوع کر کے تیری ریڑھ کی ہڈی سکون اختیار کر لے, پھر کھڑا ہو سمیع اللہ لمن حمیدہ, اتنے دیر کھڑا ہو کہ تیری ریڑھ کی ہڈی سکون اختیار کر لے, اس کے من کے سب جگہ پر آ جائے, اس کے بعد پھر تو سجدہ کر, اتنی دیر سجدہ کر کے ریڑھ کی ہڈی سکون میں آ جائے, پھر سجدے سے اٹھ, اتنی دیر بیٹھ کے ریڑھ کی ہڈی پھر سکون میں آ جائے, پھر دوسرا سجدہ کر, اتنی دیر کر کے ریڑھ کی ہڈی سکون میں آ جائے, پھر سجدے سے سیدھے نہ اٹھ بلکہ بیٹھ, اور پھر اس کے بعد کھڑا ہو اور پھر قرآن پڑھ, اور ایسے ہی ساری نماز مکمل کر. مطلب وہ جلی جلی پڑھ رہا تھا, جس کے وجہ سے جو سٹاپنگ ٹائم ہے, جو رکنے کا وقت ہے جس میں سکون ریڑھ کی ہڈی اختیار کرے, وہ نہیں مل رہا تھا. تو آپ نے کہا کہ واپس جا, تیری نماز نہیں ہوئی, دوہرا اسے, تین تین بار پڑھایا آپ نے اس کو نماز. اسی لیے میں نے کہا رکن چھوٹ جائے, یہاں تو صرف سستی کر رہا ہے, کاہلی سے پڑھ رہا ہے, درست نہیں پڑھ رہا ہے, جو ویٹنگ ٹائم ہونا چاہیے وہ نہیں کر رہا تھا, آپ اس کو کہا کہ نہیں ہوا, جا پھر سے نماز پڑھتی ہے, نماز نہیں, جا پھر سے نماز پڑھتی ہے, نماز نہیں, جا پھر سے نماز پڑھتی ہے, نماز نہیں. تو بہت احتیاط کرنا چاہیے. ہمارے پاس دیکھا گیا بہت عدم اطمینان, مطلب اطمینان کے خلاف ہماری نمازیں ہوتی ہیں, اور ایسی نمازیں ہوتی ہیں کہ الحمدللہ ڈیڑھ منٹ میں دو رکعت, اسپیڈ دیکھیے آپ نماز کی, ڈیڑھ منٹ میں دو رکعت, چار منٹ میں امام صاحب چار رکعت, جبکہ جب آدمی جماعت کے ساتھ ہوتا ہے تو اس کو سکون اختیار کرنا پڑتا ہے, اس لیے کہ بوڑھے جوان بچے اور عورتیں سب مکس ہیں صفوں کے اندر, مطلب الگ الگ قسم کے لوگ ہیں, اور ہر کسی کی حرکات اور سکنات اتنے اسپیڈ سے نہیں ہو پاتے ہیں, لیکن پھر بھی الحمدللہ ہمارے پاس چار منٹ میں چار رکعت ہو جاتی ہیں, حالانکہ پہلے دو میں زمین سورہ بھی رہتا ہے چار منٹ میں. اور ایک جگہ تو میں نے انتہا دیکھی, مسجد میں داخل ہوا, الیکٹرانک گھڑی چالو ہے, بڑے بڑے ڈیجٹس میں آ رہا ہے, 1:31 اور 30 سے 35 سیکنڈ, اور دوسری پہلی رکعت, پہلے دو رکعت کے بعد کا قاعدہ چالو ہے, مطلب 1:35 میں دوسری رکعت کا, مطلب دوسری رکعت کا جو قاعدہ ہے نا, امام صاحب قاعدے میں بیٹھے, شاید جلدی, اب الیکٹرانک گھڑی میں تو جلدی کھڑے ہی نہیں ہوتا کوئی, کہ تو ایگزیکٹلی 29:01:29:30 تو سب بیٹھے ہوئے, ابھی آدھا منٹ ہے, 31:32:31:32:33:33 وہ آتا 50 55 56 57 58 جا जब सब जीरो जीरो होता था, वहाँ सब खड़े होते हैं मुक्तदी, अब रकात बांधे होंगे, तो 1:35 के अंदर फायदा चल रहा है। ये तो पहली दो रकातें लंबी होती चूँकि जमी सुरा है, बात की दो की स्पीड क्या होंगी अंदाजा लगाइए। तो मैं जब मस्जिद में खड़ा था, अब सब तक जाने तक तीसरी हो गई उनकी, कायदे से उठ चुके, तीसरी भी कर ली, 3 मिनट में उस दिन नमाज हुई माशाल्लाह 4 रकात। क्या कहेंगे आप इसको? आप सामने उस शख्स को देखा, अब इत्मीनान आना किसको कहते हैं कि रुकू में आप गए, रीढ़ खेटी सीधी हो जाए, सुभान रब्बी अल अजीम, सुभान रब्बी अल अजीम, सुभान रब्बी अल अजीम, जब आप इतने आसानी से आहिस्ता पढ़ेंगे तो ये सुकून में आके रीढ़ खेटी, समी अल्लाह लिमन हमीदा रब्बना वलक अलहम्द, या फिर रब्बना वलक अलहम्द हमदन कसीरन तय्यबन मुबारक, आगे रेड़ खेटी सुकून, अल्लाह अकबर, फिर आपका अब हाल तो ये कि अल्लाह अकबर अल्लाह अकबर अल्लाह अकबर अल्लाह अकबर, ये क्या था मालूम हमको, दो सजदे थे, इतनी स्पीड से अल्लाह अकबर अल्लाह अकबर अल्लाह अकबर अल्लाह, इतनी जल्दी जल्दी आवाज आती, और खड़े हो गए सजदे थे ये, जबकि आपने मना किया कि ऐसे सजदे ना करो जैसे कौवे ठोंग मार रहा है, कौवा देखिए कितनी जल्दी जल्दी कोई चीज़ उखाता है ज़मीन पर, चुड़िया ठोंग मार रही है, कौवे की ठोंग की तरह मत मारो सजदे, ऐसा खट खट खट खट, तो एहतियात करना चाहिए। तो ये तो इत्मीनान नहीं हासिल किया, तो आपने कहा हदीस में अल्फाज इरजी फसल्ली फ़ाइन्नक लम तुसल्ली, जा वापस नमाज पढ़, तेरी नमाज नहीं हुई, तो रुकू रुकन छूटने का इसलिए मैंने इसमें लाया कि उससे नमाज बातिल हो जाती है, आपको दोहराना पड़ेगा। इसी तरह दूसरी चीज़, नमाज में खाना पीना ये दुरुस्त नहीं, इसलिए कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया और कहा, सही बुखारी की और सही मुस्लिम की रिवायत है, इन नफी सलातिल लशुगला, आप फरमाते नमाज में अल्लाह ताला के साथ इंसान की मसरूफियत होती है, वो मसरूफ़ होता है अल्लाह के साथ, लिहाजा खाना पीना इसमें दुरुस्त नहीं होगा। अब आप कोई भी बोलेगा नमाज में कौन खाता पीता है, ठीक, खाता पीता नहीं है नमाज के अंदर, लेकिन अगर मुँह में कुछ है तो उसको भी ना खाएं, आप कुछ खा के निकले और बाद में मुँह में आ जाती है कुछ चीज़ तो भी नहीं खाएंगे आप, फिर क्या करेंगे, आ जाए तो आप निकालिए और रख दीजिए उसको अपनी जेब में, इधर उधर मत फेंकिए, जैसे कि वो गिलाजत है, आप डाल दीजिए जेब के अंदर, ठीक, समझ रहे हैं बात को, लेकिन उसको निगला नहीं जाएगा, ठीक है, उसको निकाल के आप रख देंगे बाजू। तो नमाज में खाना पीना ये भी नमाज के अमल के खिलाफ है और ये दुरुस्त नहीं होगा, तो इस बात पे भी हम जो है ख़ास ध्यान दें, ठीक। तीसरी चीज़ जो है कि नमाज की दुरुस्तगी के अलावा हलचल करना नमाज में ये दुरुस्त नहीं है, याद रखें, नमाज की दुरुस्तगी के अलावा हलचल करना या नमाज में बात करना ख़ास तौर से ये दुरुस्त नहीं है। नमाज की दुरुस्तगी के लिए इंसान बात कर सकता है, लेकिन नमाज में बात करना उसके अलावा दुरुस्त नहीं है। सूरह बकरा सूरह नंबर 2 आयत 238 में अल्लाह रब्बुल इज्जत फरमाता और कहता है, वक़ूमु लिल्लाह क़ानितीन, और अल्लाह के लिए जो है इत्मीनान से और सुकून के साथ नमाज को अदा करो, ठीक। और इसी तरह उसने फरमाया कि नमाज को सुकून के साथ पढ़ा करो, ठीक, अल्लाह के लिए खामोशी से खड़े रहा करो, ठीक, तो सुकून के साथ करना है। तो लिहाजा नमाज में हमें नमाज के अलावा बातचीत नहीं करना है। अब आप ये पूछ सकते हैं कि नमाज के अंदर बातचीत बोले तो ये क्या है, कौन सी बातचीत करेंगे? अब जैसा कि इमाम ने गलती किया, आप लुक्मा देते हैं, लुक्मा देना क्या है, बात करना था। असल में फरमाया जब कोई इमाम से गलती हो जाए तो मुक्तदी क्या करे, क्या कहे, सुभान अल्लाह, तो बात करना होगी ना, सुभान अल्लाह। इमाम से जब कोई गलती हो तो मुक्तदी इशारे के लिए क्या कहेगा, सुभान अल्लाह, ठीक है। हमारे पास क्या बोलते हैं, अल्लाह अकबर, मतलब कर, कैसा नहीं करता, झुक उठ, हम उसको ऑर्डर नहीं कर सकते हैं, हम कहेंगे सुभान अल्लाह, आप गलती पर है, इसका अल्लाह की जात पाक है, आप गलती कर रही है माना होता है इसका। हाँ बस क्या करते, अल्लाह अकबर, मतलब समझो इमाम गलती से कायदे के बगैर उठ गया, अल्लाह अकबर, तो अब आपने कहना है सुभान अल्लाह, तो लोग क्या होता, अल्लाह अकबर, और बिल्कुल बैठे बैठे ही बोलते, उठते नहीं, मतलब बैठने ही पड़ेगा तेरे को, कैसा नहीं बैठता, अल्लाह अकबर अल्लाह अकबर। अब वो कभी कभार उसको अंदाजा नहीं क्या गड़बड़ कर रहा हो, तो उठ जाता, बैठ जाता, खड़ा हो जाता, परेशान होता इमाम भी बदर। सबसे बेस्ट पार्ट है सुभान अल्लाह, इमाम उसके बाद भी नहीं बैठा, आपको खड़े हो जाना पड़ेगा और सर मिल जाना पड़ेगा, समझ रहे, तो बह रहा सुभान अल्लाह। औरतों से आपने कहा कि औरतें चूंकि आवाज़ से नहीं करेंगी, तो औरतें क्या करेंगी, ताली की आवाज़ करेंगी, और उसका तरीका ऐसा नहीं है, उसका तरीका ऐसा है, मतलब ये हाथ से इसके ऊपर वाले पुश्त पर मारा जाएगा, ये चूंकि बहुत बड़ी ताली होंगी तो पुश्त पर मारा जाएगा, तो इससे इमाम समझ जाएगा कि वो गलती पर है। लेकिन अब औरतें तो पीछे है, तो फिर अब सवाल ही नहीं कि उनकी आवाज़ आएंगी, वो कर ले, लेकिन अगर वो कर सकती है, ऐसा कि इमाम मर्द है और औरतें पीछे सफ में खड़ी है, समझ लीजिए, जैसा काब रज़ी अल्लाह रमज़ान में पढ़ाया करते थे औरतों को नमाज, तब तो पूरी औरतें हैं, तो सुभान अल्लाह नहीं कहेंगी, आवाज़ करेंगी, इमाम समझ जाएंगे अरे मुझसे कुछ गलती हो रही है, ठीक। तो बहरहाल ये जायज़ बात हुई ना, ठीक। اسی طرح جو ہے ایک مرتبہ کا واقعہ ہے, صحیح بخاری صحیح مسلم کی روایت ہے, آپ صلی اللہ علیہ وسلم نماز پڑھا رہے تھے ظہر کی, تین رکعت پڑھا دی, تو پیچھے ایک صحابی کھڑے تھے اور نماز میں کہا اللہ کے رسول کیا نماز کم ہو گئی یا بھول گئے؟ یہ کہا, آپ نے فرمایا نہ نماز کم ہوئی نہ میں بھولا ہوں, اور آپ نے سجدے سہو کیا, چونکہ یہ جائز بات چیت تھی نماز میں. صحابی نے کہا اللہ کے رسول کیا نماز کم ہو گئی یا بھول گئے, چونکہ ابھی وہ رول نہیں آیا تھا کہ سبحان اللہ وہ بتانے میں, صحابہ کو نہیں پتا تھا. تو آپ سے جو آپ سب پہ وہی اتر رہی تھی, شریعت بن رہی تھی, تو ہو سکتا ہے شاید ظہر تین رکعت ہوگی, وہ ڈرنے لگے تو پوچھ لیا. آپ سب نے کہا نہ میں بھولا, نہ ظہر کم ہوئی بلکہ میں بھول گیا ہوں, اور اس کے بعد آپ نے جو ہے سجدے سہو کرایا اس کے, ٹھیک. تو آپ نے تین رکعت پڑھا دی تھی, تو یہاں صحابی نے بات کی, لیکن آپ نے بعد میں یہ نہیں کہا تم نے نماز میں بات کیسا کی, کیسا بولے میرے کو, خاموش ہیں. تو پتہ چلا نماز میں جائز بات چیت جو ضرورت کی ہوتی ہے, ویسے جو نماز کی درستگی کا پارٹ ہے سبحان اللہ کہنا, لقمہ دینا بھی بات کرنے میں آئیں گے, جیسا کہ امام پڑھ رہا ہے اور اس سے مسٹیک ہو جائے, سورہ کافرون پڑھا اور وہ غلط ملط ہو گئی, اس کی خیرت کیا پہلے تھا کیا بعد میں تھی, آیت ریپیٹ ہو گئی, تو پھر آپ اس کو لقمہ دے سکتے ہیں, لقمہ دے سکتے ہیں, ٹھیک. لقمہ دینے کے لیے سب سے پہلا حق تو اس کے پیچھے کھڑے والے انسان, کھڑے ہوئے انسان کا ہوں گا, جو جس نے اقامت دی ہوں گی, اور اس کے بعد جو بھی پھر جانکار ہو, اگر اسے جانکاری نہیں تو اس نے دینا چاہیے, ٹھیک. اور کچھ لوگ بھی دے دے تو کافی, اس لیے کہ جیسے عموماً اگر معروف سورے ہیں, چھوٹے چھوٹے آخری سورے ہیں, سب کو یاد ہوتے ہیں, لیکن ایسا ہوتا ہمارے مسجد میں اتنے لوگ چلا دیتے ہیں کہ وہ امام بھی بھول جاتا اب جو آگے کا تھا, سب ایک ساتھ لقمے دیتے ہیں, کھڑا کر کھڑا اتنے لقمے آ جاتے کہ پریشان. تو جو سب سے پہلے نزدیک ہے وہ حقدار ہے اس لقمے کے, اور اس کے بعد والے ظاہر سی بات ان کی آواز وہاں تک پہنچے گی بھی نہیں نا, تو پہلے وہ حقدار ہے, تو ہم انتظار کریں کہ وہ لوگ لقمہ دے یا اس کے تعلق سے کچھ کریں, اس بات کو آپ یاد رکھیں. اسی طرح نماز میں ہنسنا یہ درست نہیں, یاد رکھیں. مسکراہٹ کبھی آ جائے تو فقہ لکھتے ٹھیک ہے, چونکہ اس میں ہنسی نہیں اور ایکسٹرا عمل کچھ بھی نہیں, کہ آدمی کوئی چیز یاد آ جائے, کچھ واقعہ ہو جائے اور مسکراہٹ نکل جائے لیکن ہنسا نہیں اس نے, تو ابھی نماز. ہاں بس ہوتا ہی ہے, یہ رول بھی معلوم نہیں ہوتا کہ نماز میں ہنسنا نہیں. اب ہنسی آ رہی ہے اور ایک نے ہنس دیا تو شیطان تو وہاں رہتا ہی ہے, شیطان سب کو ہنسانا شروع کر دیتا ہے. اب ہو رہا یہ ہے کہ آپ اپنی نماز پوری خراب کر رہے ہیں اور آگے اور پیچھے سب والوں کی سب کی نماز خراب کر رہے ہیں, مطلب ایک ویو اپان ویو چلتی ہے, وہ لہروں پہ لہریں آتی ہے, کہتا اور وہ خاموش بیٹھ جاتا, وہ خاموش بیٹھ جاتا. اب وہ کیا ہوتا, وہ بات والا دور تک ہا ہا ہا ہا ہا چل رہی, پھر یہ کھڑا ہے, پھر تھوڑی دیر اس کو ایک لہر آتی, اب مجھے نماز میں ہنسی آ رہی, کیا کروں گا, مانو آپ کو نماز کوئٹ, نکل جاؤں گا اس سے باہر, کیونکہ اس سے میری نماز بھی خراب ہوں گی اور سارے لوگوں کی نماز خراب ہوں گی. اب میں ایک مرتبہ کا ایک واقعہ سناتا ہوں. ایک دن میں نے سب سے لمبی ظہر اور سب سے چھوٹی مغرب پڑھی, ایک ہی دن کا واقعہ. ایک بار امام صاحب نہیں تھے مسجد میں, اب کیا ہونا ہے مسجد کا حال, ایک تو کیا کرتے ہیں امامت کے لیے زبردستی, چلو آگے چلو آگے چلو, وہ ایک آدمی کوئی تو پھنس جاتا ہوں, اس کا مسئلہ نماز پڑھانے کا نہیں ہوتا, اس کو ڈر رہتا بعد میں دعا کیسے کراؤں گا, دعا یاد نہیں رہتی اس کو نماز کے بعد, آگے کیوں نہیں جاتے نماز میں, بہت سارے لوگ ان کو نماز پڑھانا آتی ہے, دعا کون کرائیں گا, وہ یاد نہیں رہتی ہے, تو پریشان رہتے. اب چلو بڑھا دی, ایک صاحب کو ظہر کے لیے بڑھا دی, جب ظہر پڑھائی ماشاء اللہ انہوں نے, سب سے لمبی ظہر 16 منٹ کی ظہر, چل رہی ہے. اب وہ اس لیے پڑھا رہے کہ ان کو لگ رہا میں بہت جلدی پڑھتا ہوں, آج آرام سے پڑھوں گا, الحمد مطلب ان سے میں نے بعد میں پوچھا آپ نے اتنی لمبی نماز پڑھی, ماشاء اللہ آپ خود بھی اتنی لمبی نماز کبھی پڑھتے نہیں, تو بولے میں ایسا پڑھا تھا, بولے الحمد للہ ایسا پڑھ رہا تھا, بولے سب ایسا کرتے بہت ٹائم لگ رہا تھا نا, تو ہو گئے 16 منٹ کی ظہر, ٹھیک. اب جب وہ کھڑے ہوئے اور جب سجدے کرائے تو سجدے بھی اتنے لمبے کرا, سجدے میں لوگ ہنس رہے ہیں, لمبی نماز ہوگی تو بھی ہنسی آ رہی لوگوں کو, ارے سجدے کے علاوہ کوئی مسجد میں آواز نہیں, پھر سب ایک دم خاموش کھڑے, پھر سجدے میں جا رہے کھو کھو کھو, جب سجدے سے کھڑے ہوئے سب نارمل, ایک آدمی نظر نہیں آ رہا ہے, کون ہنسنے والا تھا, کوئی نہیں دکھ رہا. وہ بچوں نے شروع کی ہنسی, بچوں نے کیا کی معلوم, پیچھے ایک بچہ تھا, جب امام صاحب سجدے میں گئے تو وہ اٹھا, ارے اٹھو نا, تو بہت دیر سے وہ سجدہ کر رہا ہے, 16 منٹ کی نماز پڑھا رہے ظہر, بولے سجدے کتنے لمبے تھے, اس نے بول کے خاموش ہو گیا, اٹھو نا بول کے, اور شروع ہوئی پھر ہنسی, تو کوئی بھی رکعت میں کوئی نہیں ہنس رہا, ایسی رکعت چل رہی کہ ایک آدمی ہنس رہا نہیں, سجدے میں جاتی جو ہنسی کی آواز آ رہی مسجد کے اندر, تب کیا کریں گے, بیسٹ پارٹ, اٹھو نکل جاؤ باہر, ہنسی آ رہی نکل جاؤ, چھوڑ دو اس نماز, یہ بیسٹ ہے, وہاں رہنا ہنستے رہنا اور سب کی نماز خراب کرنا بہت بری بات ہے. بہت سے لوگ ہوتے ہیں, ایک تو مسئلہ معلوم نہیں کہ موبائل اگر بچ جائے نماز میں تو بند کرنا چاہیے, اگر بچ جائے تو میں یہ کہوں گا آپ بند کیجیے, اپنی نماز توڑ دیجیے نا, کھڑا ہے وہاں سے سخت بن کے, دباتے رہتا دستی لگاتا اس کو, اور وہ بجرا پورے مسلم پورے مسجد کی نماز خراب ہو رہی, एक तो मसला ये है कि उसको बंद कर दिया जाए, बंद नहीं कर सकते, आपको ये मसले का इल्म नहीं तो निकल जाओ ना भाई, अपनी नमाज खराब करो ना, पूरे मस्जिद को क्यों आप तकलीफ पहुंचा रहे एक मोबाइल के, समझ रहे? या तो मसले का इल्म हासिल करो या तो बंद कर दो, निकल जाओ सब में वहीं खड़े। अब उसी दिन सबसे छोटी मगरिब भी पड़ी हमने, एक साहब आए अल्लाह उन पर रहम करे उनकी मगफिरत करे, नमाज के लिए उनको आगे बढ़ा दिया गया, नमाज के लिए खड़े हुए और वो नाक में से खिरत करना शुरू कर दी उन्होंने, खदीम लोग जिस तरह से खिरत करते नाक में अल्हम्दुलिल्लाह शुरू कर दी उन्होंने, उनकी नमाज शुरू होते ही वो खिरत, पीछे बच्चों ने हंसना चालू कर दी और बच्चे तो हंस के भाग गए, उसके बाद बस एक लहर चल रही, हर थोड़ी देर को एक हंसरा और वहाँ तक हंसी जा रही, फिर वो हंसरा वहाँ तक, मस्जिद में सीरियल जो 4-5 सब भर के कम से कम 70-80 लोग हंस रहे, एक भी तोड़ रहा नहीं, एक भी नहीं तोड़ रहा। तो मैं 2 रकात तक कुछ कर सका और दूसरी रकात मैं भी निकल के भाग गया, फिर पुरानी बात भाग गया निकल, ये इतना हंस रहे लोग। और जब मैं भाग कर गया तो मस्जिद के कोने में दरवाज़ा बंद करके लोग लौट रहे थे उधर, मतलब वहाँ अभी दौर चालू ही था हंसी का। एक तो ये खीरत हंसने की बात नहीं थी, आ गई आपको हंसी, सीधा छोड़ना और भाग जाना वहाँ सब, वहाँ बस लोग हंसते खड़े होते, तो कभी मुस्कुराहट हो जाता, कोई वाक़ा याद आ गया, जैसे आप नमाज़ पढ़ रहे हो आपका ही बच्चा सामने आ गया और क्या चल रहा है, बल्कि बच्चे बहुत करते, शैतान भी उनको बहकाता है, अब हंसी आ सकती है लेकिन आप खाली मुस्कुरा रुक गए तो ये नमाज में कोई मसला नहीं, ये नमाज भी नहीं टूटी, कोई कमजोरी नहीं, यू कैन गो ऑन, आप चलते रहिए आगे पढ़ते रहिए, हंसी आ गई तो नमाज फिर तोड़ देना चाहिए। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने जो है से मना किया, नमाज में हंसना दुरुस्त नहीं, और इसके ताल्लुक से आप जो हदीस के अल्फाज हैं वो तबरानी की रिवायत, आपने फरमाया कहा कि मुस्कुराहट नमाज को नहीं तोड़ती, अलबत्ता कहकहे लगा के नमाज को पढ़ने से नमाज टूट जाती है, हंस हंस रहे हैं आप, क्योंकि नमाज का मकसद फौत हो गया ना, आप हंस रहे हैं, नमाज आजीजी है, इनकिसारी है, अल्लाह से दुआ है, रहमत की दुआ है, अल्लाह से जो है बहुत सारी चीज़ें बंदा करता है, मशगूल होता है, उससे बातचीत करता है और उसमें फिर उसको हंसी आ गई तो वो उस अमल के खिलाफ हो गया, मुस्कुराहट आना एक अलग चीज़ है, वो आ जाती है कभी कभार, हंसने से नमाज ज़ाया हो जाएंगी, तो क्या करेंगे आप, नमाज तोड़ के चले जाएंगे, ठीक चले जाएंगे। और कुछ फुका इसी वजह से इस हदीस से लिखते हैं कि कैके मार के हंसते वजू भी टूट जाता है, क्यों आपने कहा कि नमाज नहीं होती मतलब वजू टूट जाता है, लेकिन बहरहाल सही बात तो है कि वजू नहीं टूटेगा, सिर्फ जो है वो नमाज नहीं होगी, लेकिन हंसने से तो फौरन निकल जाएगी, क्योंकि नमाज ही नहीं हो रही आपकी, क्यों खड़े, लेकिन हाँ बस बराबर वो सफ में खड़ा रह के हंसते खड़े रहेगा पूरा टाइम, हटेंगे नहीं, लेकिन फौरन हट जाना चाहिए। इसी तरह जो है किसी भी काम में ऐसी मशगूलियत जो इबादत के मुनाफी हो, ये दुरुस्त नहीं है, याद रखिए, जो भी कोई मशगूलियत जो इबादत के मुनाफी, इबादत के मकसद को फौत कर देती, एक्स्ट्रा एक्टिविटीज़ नमाज में, वो तमाम चीज़ों से रुकना चाहिए। खामोखा खुजाना ज़रूरत अलग चीज़ है, खामोखा खांसना सिर्फ गला साफ कर लेने के लिए, खांसी आ जाए तो खांस सकता है, लेकिन सिर्फ गला साफ हो जाए बल्कि खामी गला क्या करना है, साफ नमाज कर सकते हैं ये सब अमल, ठीक। तो एक्स्ट्रा कोई भी ऐसी एक्टिविटी जिससे नमाज ज़ाया हो सकती है, ख़राब हो सकती है, वो मत कीजिए, जिससे कि नमाज उससे बातिल हो जाए। अब वो काम जो नमाज में करना जायज़ है लेकिन जिसको नहीं करते हैं लोग, या जिसको गलत